थियो आँसु आँखामा न त सके तिम्रो हुन न सकियो भुल्नलाई अन्तिम सास त फेर्न पाऊ तिम्रै काखमा सके तिमलाई यो जुनी पाउन पर्खे परेली रुझाउन रुदा रुदै सकियो आँसु आँखामा न त सके तिम्रो हुन न सकियो भुल्नलाई अन्तिम सास त फेर्न पाऊ तिम्रै काखमा न त सके तिम्रो हुन न सकियो भुल्नलाई अन्तिम सास त फेर्न पाऊ तिम्रै काखमा तिम्रै काखमा।